हेलो बेला हामी नर्सरीमा बाबु नानीहरू पढाउँछौँ त्यति बेला यस्तै ठुला ठुला सभा समारोहरूमा डाँकाहरू को सिद्ध दुध आउने बच्चालाई चाहिँ कोठामा चाहिँ झ्याकेर पैसा खान्छन्। आज ती मान्छेहरू जन्मिने बित्तिकै झुलुङ्गो हल्लाउने स्कुलहरू चलाउँदैछौँ। यस अर्थ हामी हिजै सिक्थ्यौँ, आज मान्छेहरूले त्यसलाई अपनाएका छन्। कसैले नाकैमा आत्ती लगाएपछि गनाएको थाहा पाउँछ, कसैले आत्ती गनाउँछ भन्ने कुरा पहिल्यै थाहा पाउँछ नि त। त्यसैले अहिले संसारमा पश्चिमी संसारले शिक्षाको क्षेत्रमा जुन खालका प्रयोगहरू गर्यो त्यसलाई सबैभन्दा पहिला सिध्याउने काम संस्थागत विद्यालयहरूले गरे। अहिले अमेरिकामा एकजनाले रिसर्च गर्दै गरिरहेको रिसर्चको जुन रिजल्ट आउँछ त्यो अमेरिकाको विश्वविद्यालयमा बेलायतको विश्वविद्यालयमा जति बेला थाहा हुन्छ त्यति नै बेला हामी यहीँ बसी बसी आफ्नै ल्यापटपबाट पामटपबाट थाहा पाउन सक्छौँ। हामी स्रोतमा होइन, हामी सोचमा गरेक छौँ। अब हाम्रो पहुँच अमेरिकाको मान्छेले जान्ने कुरा र हामीले जान्ने कुरा समयको कुरा गर्यो भने उही मिनेटमा हामीले थाहा पाउँछौँ। तर हामी अर्काले गरेको राम्रोलाई प्रशंसा गर्न लाज लाग्छ। हामीले भोगेको त्यही हो। अहिले हरेक सामुदायिक विद्यालयमा शिशु स्याहार केन्द्रहरू साना बाल बालिकाहरूलाई जम्मा गरेर उनीहरूलाई सिकाउने कुराहरू, अब उमेरले सिक्न रोक्दो रहेछ भन्ने कुरा। म छ वर्षमा एक कक्षामा, सात वर्षमा एक कक्षामा पुगेको मान्छे, तर अहिले नर्सरी केजीमा पढ्ने मान्छे वानको बच्चालाई साँच्चै कतिपय स्थिति त चार कक्षाको स्तरको अवसर दिने भने ऊ पार गर्न सक्नेछ। अब संसार उमेरमा रोकिनेवाला छैन। अहिले हिजो 16 वर्ष नपुगी एसएलसी दिन पाइन्थेन, अहिले 14 पुरा भएकोले पाउँछ। एक दिन कसैले चाहन्छ भने 10 वर्ष 8 वर्षमा पनि म एसएलसी दिन्छु भनेर चाहन्छ भने पाउने अवस्था हुनसक्छ। मैले पढेँ अमेरिकामा पिएचडी गर्नको निम्ति स्नातकोत्तर हुनुपर्दो रहेछ। म स्नातक भइसकेपछि म विद्यावारिधी गर्छु भन्यो र यो क्षमता मसित छ, यो कारणले गर्छु भनेपछि त्यहाँको विश्वविद्यालयको त्यो क्षेत्र फन्डिङ भयो भने पाउँदो रहेछ। तर हामी कहाँ जेसुकै होस् अहिले पाउँदैन मान्छेले। किशोर प्रसाद पराजुलीले हामी कहाँ पढाउनु पाउनु हुन्थेन अहिले भएको भएदेखि। उहाँको राम्रो रचना र मिठो नेपाली हामी पढाउँछौँ। शेक्सपियरले यहाँ आएर स्कुलमा निम्न माध्यमिकको क्लासमा पत्र पढ्नु हुन्थेन। अहिले संसारका लाखौँ लाख मान्छेहरूले ग्रामर स्कुल पढेको शेक्सपियरका नाटकहरूमा विद्यावारिधि गरेका छन्। त्यसैले आज संसार अत्यन्तै सूर्य जत्तिकै चनाको बनेको छ, उसले नदेख्ने ठाउँ कहीँ पनि हुँदैन। त्यसर्थ संस्थागत विद्यालयहरूले गरेको एउटा काम भनेको देख्न खोज, जहाँ पनि देख्न खोज संसार तिम्रो हो भनेर हामीले सिकायौँ, हामी सिक्दै आयौँ। अब अहिले सामुदायिक विद्यालयहरू, कैयौँ सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयले भन्दा राम्रो गरेका छन्, हामी तिनीहरूलाई पुरु थाप्न तयार छौँ। तर त्यही कारणले संस्थागत विद्यालयले केही पनि गरेका छैनन् भन्ने पक्षमा हामी छैनौँ। हामी फेरि पनि ती चुनौती सामना गर्न तयार छौँ। हामी संस्थागत विद्यालयहरू सरकारी विद्यालयहरूले दिएको जुन स्तर छ त्योभन्दा राम्रो स्तर दिनको निम्ति प्रयत्नशील छौँ। तपाईँहरूसँग अनुरोध गरौँ, कतिजना सरकारी स्कुलमा कतिजना थाई शिक्षकहरू हुनुहुन्छ जसले तालिम लिनुभएको छैन। मैले भन्नै पऱ्यो, एक दुई मिनट अरू समय म लिन्छु। म यो जिल्लाबाट मास्टर टर्टको लागि गएको एकजना नेपालीको शिक्षक हुँ। शिक्षकहरूलाई तालिम दिने शिक्षकको रूपमा सानो छिमीमा आजभन्दा 15 वर्ष अगाडि, त्यसपछि मैले त्यहाँ सहयोग के गरेँ भने म मेरो स्कुल छोडेर कुनै पनि दिन तालिम दिन जान्न र लिन पनि जान्न भने। तर यहाँ कहिले पनि मैले स्कुल नछोडिकन तालिम दिन पनि नमाइने नपाइने भयो, लिन पनि पाइनँ। मैले भने वर्ष विधामा मलाई मेची काली पठाइयोस्, म पैसै यहाँ लिइकन जान्छु मेरो सिट पाल्नको निम्ति। यहाँ शुक्रबार शनिबार बिदाको दिनमा कार्यक्रम गरियोस्, म जान्छु। त्यो बिदाको दिनमा अह जानी पनि नजानी, तालिम दिने पनि नजानी, लिने पनि नजानी। हेर्नुहोस्, यो जान्न जरुरी छ। तालिममा गएपछि छुट्टै पैसा पाइन्छ, यताको पनि पाइने, त्यता पाइने, अनि बिदाको दिनमा जान किन तयार नहुने? त्यसपछि म जानु छोडेँ, म आज जान्न, म मेरो मैले आजसम्म मेरो विद्यार्थीको क्लास छोडेर अर्को कसैलाई तालिम दिने भनेर गइनँ। म मलाई सिकाएको थियो, मैले पनि ट्रेनरहरू, मैले पनि नर्वेजियन टिचर्स एसोसिएसनले दिएको ट्रेनिङ लिएको छु। उनीहरूले के भनेका छन् भने कम क्षतिमा बढी प्राप्तिको निम्ति काम गर भनेर भनेका छन्। तर हामी आफ्नो देशुकै हो, एसएलसीको कपी जाँच्नु भनेर भने स्कुलै बन्द गरेर एसएलसीको कपी जाँच्नु हामीलाई दियो प्रोजेक्ट, स्कुल हेम्परै नगरिकन हामी कपी जाँचेर दिन्छौँ। तर त्यति बेला गर्छौँ भने दिइँदैन, अनि हामी एसएलसीको कपी जाँच्नु नसक्ने स्थितिमा स्कुल पढाउने कि नपढाउने? हिजो बिहानको क्लास थियो, दिउँसो जान पाइन्थ्यो। अहिले बिहान हिजो रहेर बिहानको क्लास राखे होइन नि, बाध्यताले हो। अहिले बिहान नगरिकन दिउँसै गर्न सक्ने स्थिति पनि छ। त्यसैले हाम्रो चितवनको सवालमा शिक्षा कार्यालयले पनि महत्त्वपूर्ण योजनाका साथ यो शैक्षिक सुधार अभियान अगाडि बढाएको छ। अहिले जता जाउँ हामी स्वास्थ्य चितवन अभियान देशभरिको कुरा गर्ने भने चितवनमा रमाकान्त शर्माको नेतृत्वमा यो अभियानले महत्त्वपूर्ण गति दिएको छ। यो हामी सबैको गौरवको विषय हो। त्यसैले शिक्षा कार्यालयले दिएको नीति निर्देशन मान्नु हाम्रो दायित्व, हाम्रो तालुकदार अड्डा हो। र त्यो संस्थाले हाम्रा सीमाहरू, हाम्रा बाध्यताहरू बुझिरहेको छ। हामीले जिल्ला शिक्षा अधिकारीको अभिभावकत्व प्राप्त गरेका छौँ, त्यति हो। हामी अझै बढी अभिभावकत्वको अपेक्षा गर्छौँ र निर्ममतापूर्वक हाम्रा कमजोरीहरूलाई सकारात्मक किसिमले परिवर्तन ल्याउनको निम्ति प्रहार गरियोस्, आलोचना गरियोस्, हामी त्यो स्वीकार्न तयार छौँ। तपाईँ अभिभावकहरूले देखेका कुराहरू तपाईँका बच्चा बच्ची पढ्ने स्कुलमै गएर राख्नुहोस्, यहाँ राख्नुभन्दा त्यहाँ राख्दाखेरि त्यो उपलब्धिमूलक हुन्छ। हामी छलफल गरौँ र हाम्रा बच्चा बच्चीहरूको शैक्षिक स्तर उन्नतिको निम्ति अगाडि बढ्नको निम्ति हामी लागौँ, हामी त्यसको अगुवाई गर्न तयार छौँ। अब अरू 10-15 वर्ष यही क्षेत्रमा काम गर्न सकिन्छ भन्ने आज पनि 49 वर्षको एकजना शिक्षक हुँ म, मलाई अरू 10 वर्ष म साह्रै कन्नेरी मास्टर भनेर पढाउन सक्छु र मेरो सिप मेरो सोच अझै घाइलो बनाउने बच्चा बच्चीलाई दिन सकिन्छ भन्ने मेरो विश्वास छ। हामी यो क्षेत्रमा लागेका मान्छेहरूसित विश्वास छ। तपाईँ अभिभावकहरू धैर्य गर्नुहोस्, अब तपाईँहरूमाथि निश्चित रूपमा महँगी बढ्दै गयो, सेवा सुविधा बढ्दै गयो। अहिले सुनेको छु अर्थ मन्त्रालयमा कर्मचारी सङ्गठनहरूले फेरि माग पेश गरेका छन्, हाम्रो तल बढेन भने हामी सक्दैनौँ। अब संस्थागत विद्यालयहरूले एउटा सोच बनाउनुपर्छ। हामी अब सरकारसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ। हाम्रो आफ्नो सोच अनुसार कतिपय संस्थागत विद्यालयले सरकारको भन्दा बढी पनि सुविधा दिन सक्ला आफ्ना शिक्षक कर्मचारीलाई, तर सबैले सरकारकै चिजलाई भेट्न सक्छ यो देखिँदैन। अब सरकारको नीति निर्माणको तहमा बसेका मान्छेहरूले पनि त्यो छलफल चलाउन थाल्नु भएको छ, तर हामी अब सरकारसँग प्रतिस्पर्धा गर्न पाउन सक्छौँ। हाम्रो अभिभावकहरूले सरकारले पोखिदिएको भोलि मारिएको शिक्षकको तल 30-35 हजार हुँदा 40 हजार पुग्दा हामीले हाम्रा ती गरिब अभिभावकका छोराछोरीको टाउकामाथि अनि फी थपिएर कागज पठाइदिएर उठाउन सक्दैनौँ। त्यसैले हामी हाम्रा सेवाग्राहीहरूको क्षमतालाई पनि उनीहरूको आर्थिक हैसियतलाई पनि हेरेर काम गर्नुपर्ने अवस्थामा छौँ। चितवनकै सन्दर्भमा कुरा गर्नुहुन्छ भने त अभिभावकज्यू, अहिले पढेको कुरा होइन, सर्वोच्च अदालतले रोक लगाएको कुरा तपाईँहरू थाहा पाउनुपर्छ। माध्यमिक विद्यालय तहको शिक्षण शुल्क 9 र 10 कक्षाको एभरेज शुल्क 1700 भन्दा माथि हुन पाइँदैन, त्योभन्दा बढाउनु सर्वोच्चले आदेश गरेको चिजलाई अवज्ञा गर्नुहुन्छ। तर हामी कहाँ, म यो जिल्लाको एउटा ख श्रेणीको स्कुल, तपाईँहरूले भन्नुभयो यो स्कुल देवी स्कुल सनराइज वाल्मिकी अरू कयौँ स्कुलहरू हेर्नुहोस्, मेरो स्कुलको 10 कक्षाको फिस 1600 हो। सरकारले भनेको नै त्यो आयोगले तोकेकै सिलिङमा हामी ग श्रेणीको स्कुलको सिलिङमा पनि पुगेका छैनौँ भने अहिले हामीले हाम्रा शिक्षक कर्मचारीहरूलाई भोग भोगै राखेर हामी बच्चा बच्चीहरूलाई राम्रो शिक्षा दिन सक्दैनौँ। म अभिभावकहरूसँग एउटै अनुरोध के गर्छु भने, अब तपाईँहरू आफ्ना बाबु नानीहरूलाई राम्रो शिक्षा दिन चाहनुहुन्छ भने अब तपाईँहरूले अगुवाई गर्नै पर्छ। रातो बङ्गालाको अभिभावकहरूले माओवादी जनयुद्ध चलिरहेको बेलामा माओवादीले फी घटाओ भनेर भन्दा अभिभावकहरू गएर यो फी घटाइयो भने हाम्रो बच्चा बच्चीहरूको शैक्षिक स्तर घट्छ, हामीलाई मार हामी बल घट्न दिनौँ भने अन्तत माओवादी कन्भिन्स भयो रातो बङ्गालाको फी घटेन। त्यसैले अहिले तपाईँहरूसँग हामी शरण पर्न आएको छ। तपाईँका बाबु नानीहरू राम्रो शिक्षकले पढाएको विद्यार्थी बन्न चाहन्छन् भने त्यो राम्रो शिक्षकले नजिकैको सरकारी स्कुलको जति तलब पाएन भने कसरी बस्न सक्छ? तसर्थ तपाईँ जो हामीले नसक्नेलाई गरिरहेकै छौँ, सक्नेले दुःख गरेर सक्नेले तिरिरहेको अवस्था हो। अब तपाईँहरू दोहोरो किसिमले अब हाम्रो शिक्षक कर्मचारी यो 1 महिनाभित्रैमा सरकारी जत्तिकै तलब खाने मान्छे बनाएर छोड्छौँ भन्ने तपाईँहरू प्रण गरेर जानुहोस्। तपाईँहरूको सम्मेलन सफल होस्। नमस्कार, धन्यवाद, धन्यवाद सम्पूर्ण कर्मचारीहरूको तर्फबाट। पछि गर्दै आफ्ना सार्वजनिक मन्तव्य राख्नुहुने श्रेणी, अब यस्तै गरी शुभकामना मन्तव्यले क्रममा क्याप्टन चितवनका साथी श्री टिका थापा गाईज्यूलाई छोटो 5 मिनटमा नभनिकन आफ्ना शुभकामना मन्तव्य राखिदिनु अनुरोध गर्दछु। संस्थागत विद्यालय संस्थानको जिल्ला अधिवेशनका सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, संस्थानका पदाधिकारी, संस्थागत विद्यालय अधिवेशनका पदाधिकारीज्यूहरू र सेक्टर वाइज संस्थागत विद्यालयका समूहका पदाधिकारीज्यूहरू र तपाईँहरू सम्पूर्ण विद्यालयबाट प्रतिनिधिमा यहाँ उपस्थित हुनुभएका अभिभावकज्यूहरू, सबै सबैलाई मेरो तर्फबाट हार्दिक अभिनन्दन गर्छु, स्वीकार्नुहोस्। एउटै संस्थाबाट 2-3 जना मान्छेलाई बोल्न दिन मिल्थ्यो कि मिल्थेन, मैले अध्यक्षजीलाई भने म आज बोल्न जरुरी छ, त्यही भएर म बोल्छु, मेरो लागि टाइम छुट्याइदिनु होला। सोअनुसार मैले टाइम पनि प्राप्त गरेको छु। सबभन्दा पहिला धन्यवाद दिन चाहन्छु। तपाईँहरूसँग आज म धेरै कुरा गर्न गइरहेको छैन, तर केही चिज गर्नै पर्ने भएको छ। आज विद्यालय सञ्चालकहरू, संस्थागत विद्यालयका प्रतिनिधिहरू, त्यसमा विद्यार्थी पठाइदिने तपाईँ अभिभावकहरू र राज्यको प्रतिनिधिहरू र संस्कार विद्यालय काम गर्ने शिक्षक कर्मचारीका प्रतिनिधिहरू सबैजना यहाँ हुनुहुन्छ, ती संयोग सधैँ जुट्दैन, त्यो भएर यो चिज आज मैले यहाँ राख्न उपयुक्त हुन्छ भन्ने ठाने र त्यो राख्ने काम अर्को गर्दैछु। राज्यले केही नियम कानुनहरू बनायो र केही अफवाहहरू फैलायो, तपाईँहरूले संस्थागत विद्यालयमा विद्या आफ्ना छोराछोरी पढाए बापत तपाईँहरूलाई दण्ड दिने अधिकार राज्यलाई छ कि छैन? तपाईँहरूका बाबु नानीले राज्यले तोकिरहेको पाठ्यक्रम पढेर उत्कृष्ट नतिजा ल्याउँदा त संस्थागत विद्यालयबाट उत्तीर्ण भएको होस्, संस्थागत विद्यालयबाट पास भएर आएको होस्, त्यसैले त संस्थाको छोरा छोरीको भनेर व्यवहार गर्ने अधिकार राज्यलाई छ कि छैन? तपाईँहरूको बालबालिकाको अधिकार हरण गर्ने प्रयास भएको छ, जबरजस्ती खोज्ने प्रयास भएको छ, तपाईँहरू चुप लागिरहनु भएको छ, कहिलेसम्म चुप लाग्नुहुन्छ? आज म तपाईँहरूको यो कुरा गर्न उपस्थित भएको हुँ। कम्तीमा चितवन जिल्लाको संस्थागत विद्यालयहरू छन् र चितवन जिल्ला संघले राज्यले सुरु गरेको विवेकको विरुद्ध आवाज नउठाउने हो भने भोलि हाम्रा होनहार बाबु नानीहरू पक्षपातपूर्ण जीवन बिताउन बाध्य हुनेछन्। राज्य नियोजित रूपमा आफ्ना कमजोरीहरू लुकाउन तपाईँहरूका बाबु नानीको अधिकारहरू खस्न उत्पन्न भएको छ, यो चिर्ने र यसको विरुद्ध सङ्घर्ष गर्ने अधिकार तपाईँहरूसँग छ, आउनुहोस् हातेमालो गरौँ र आज तपाईँहरूले कम्तीमा तपाईँहरूको बङ्ग सत्रमा यसका विरुद्ध एउटा सङ्कल्प प्रस्ताव पारित गर्नुहोस् र तपाईँहरूका बालबालिकाको खोसीको अधिकारको निम्ति सङ्घर्ष गर्न तयार हुनुहोस्। हामी सँगसँगै हेर्न तयार छौँ, म तपाईँहरूसँग अनुरोध गर्छु, म आशा गर्छु तपाईँहरूले सङ्कल्प प्रस्ताव पास गर्नुहुनेछ। अर्को पनि चिज छ, नेपालको कुनै विद्यार्थी बेङ्गलोर पढ्न जान्छ, दिल्ली पढ्न जान्छ अथवा संसारको अरू कुनै मुलुकमा पढ्न जान्छ, उनले ट्याक्स तिर्नु पर्दैन, तर तपाईँहरूको छोराछोरी संस्थागत विद्यालय पठाए बापत तपाईँहरूलाई दण्ड दिएको छ, तपाईँहरूको छोराछोरीद्वारा ट्याक्स उठाइएको छ, यो यद्यपि निर्लक्ष कुरा के हुन सक्छ संसारमा? संस्थागत विद्यालयमा बच्चापछि पढाएर तपाईँहरूले विदेश जाने पैसालाई रोकिदिनु भएको छ र त्यो बाबत तपाईँहरूलाई जरिमाना गरिएको छ, तपाईँहरूलाई दण्ड दिएको छ, तपाईँहरूले थाहा पाउनु जरुरी छ। हाम्रा राज्यको नीति निर्माणको तहमा बस्ने मान्छेहरू निर्लज्ज भएपछि के हुनसक्छ त्यसको प्रमाण हो यो। हामीले हाम्रा मन्त्रीजीहरू भाषण गर्नुहुन्छ, पब्लिक प्राइभेट पार्टनरसिप, राज्यलाई अगाडि बढाउन शिक्षालाई अगाडि बढाउन जरुरी छ। तपाईँ हामीले बुझेको पब्लिक प्राइभेट पार्टनरसिप र उहाँहरूले बुझेको पब्लिक प्राइभेट पार्टनरसिप भिन्नै हो। उहाँहरूले के बुझ्नु भएको छ, संस्थागत विद्यालय पढ्ने अभिभावकका छोराछोरीबाट पैसा उठाएर जुम्लाको स्कुल चलाइदिनुपर्छ, त्यो यो पब्लिक प्राइभेट पार्टनरसिप भनेर बुझ्नु भएको छ उहाँहरूले। राज्यले जुम्लाको स्कुल लगानी गर्दैन, यहाँबाट पैसा उठाएर त्यहाँ लानुपर्छ भनेर बुझ्नु भएको छ। तर संस्थागत विद्यालय बच्चा पढ्न उहाँले के बुझ्नु भएको छ भने राज्यले हरेक विद्यार्थीको शिक्षा दिने दायित्व राज्यको हो, त्यो दायित्व बाबतको केही रकम हरेक अभिभावकलाई एउटा कुपनको रूपमा राज्यले उपलब्ध गराउनुपर्छ अनि शिक्षा दिनुपर्छ, त्यो बल्ल पब्लिक प्राइभेट पार्टनरसिप। तर हाम्रो देशका नीति निर्माताहरू हाम्रो राज्य सञ्चालन बसेका मान्छेहरू निर्लज्ज छन्, त्यसलाई उल्टो अर्थ लगाउँछन्। यसको विरुद्ध तपाईँहरूले सङ्घर्ष गर्ने बेला भएको छ। चितवनको संस्थान विद्यालयले आज एउटा सङ्कल्प लिनुपर्छ, तपाईँले यसको विरुद्ध पनि सङ्घर्ष गर्नु पनि जरुरी भएको छ। देशैभरिका राज्यद्वारा सञ्चालित विद्यालयहरू राम्रा हुनुपर्छ, सामुदायिक विद्यालय राम्रो हुनुपर्छ, त्यसमा कसैको विभेद छैन, कसैको दुईमत छैन। तर मैले केही विद्यालयका साथीहरूसँग विद्यालयहरू घुम्ने र साथीहरूसँग भेटघाट गर्ने अवसर पाएँ, उहाँहरूले गर्वका साथ भन्नुभयो यो साल सर नौ कक्षामा 7 सेक्सन विद्यार्थी भर्ना गरियो। अनि मैले सोधेँ सर नर्सरीमा कतिजना विद्यार्थी छन्? 11 जना। केजीमा कतिजना विद्यार्थी छन्? 13 जना। उहाँहरूको क्षमतामाथि राज्यलाई उहाँले के को दुरुपयोग गर्नुभएको छ? राज्यका हरेक सरकार म जिल्ला शिक्षा अधिकारी सर हेर्नुहुन्छ, उहाँदेखि मन्त्रीदेखि जिल्ला शिक्षा अधिकारी ज्यूदेखि हाम्रो सामुदायिक विद्यालयका हेड सरहरूसम्म झुटो बोल्नुभएको छ र राज्यले गरेको विवेकलाई गर्वका साथ भन्नुभएको छ, लाज मान्नुपर्छ। हामीले संस्थागत विद्यालयको विद्यार्थी पढायो भने तिम्रो विद्यार्थीले स्कलरसिप पाउँदैन भनेर भन्दा जब हामीले गर्वको अनुभव गर्छौँ नि, कहाँ हो होइन उहाँ कहाँ पुरा गरे हामीले दायित्व कम्पिटिसन गर्ने हो तर यो संस्था विद्यालय पढेको कसैले पाउँदैन भनेर नियम बनाएर गलत व्याख्या गरेर गलत प्रचार गरेर राज्य स्रोतको सिमेर मान्छेहरूको गलत प्रयोग गरेर यस्तो खालको रवैया कति दिन चाहिँ अपनाउने पहिलेसम्म लाग नमान्ने र हामी संस्था विद्यालयमा सरकारी पढाउने विभागले यसको विरुद्ध पहिलेसम्म नबोल्ने त्यो हुनाले अझै पनि ढिला भइसकेको छैन। कम्तीमा तपाईँहरूले आजको दिनमा तपाईँहरूका बच्चा बच्चीलाई संस्थान विद्यालय पढाए बापत राज्यले लगाएको 1% ट्याक्स र राज्यले निर्माण गर्न लागेको बेरोजगारी नीति यो दुईटाको विरुद्ध सङ्कल्प प्रस्ताव पारित गर्नुहोस्। सँगसँगै हिँडौँ र यो अन्यायको चिजलाई खारेज गर्न सुरु गरौँ। हामीले धेरै ठाउँ भनेको छौँ, अध्यक्ष मैले धेरैचोटि भनेको छु, हिजो त्यस्तै लडाइँ लड्ने कोसिस नगरेको होइन तर लाखौँ अभिभावकहरूले खेल्नुपर्ने फुटबल केही प्राचार्यहरूले खेल्न खोजेपछि त्यसको नतिजा शून्य हुने सम्भावना थियो भयो। आम रूपमा मर्का परेको अभिभावकको समूहले जब यो चिज बुझ्दैन त्यति बेला चाहिँ यस्तो समाधान पनि निस्किँदैन। आज यो बुझ्ने बेला भएको छ, तपाईँहरूलाई यस्तोलाई पहल गर्ने लिँदैन। आजको पर्ने नेतृत्वलाई यो अधिवेशनहरूलाई म विनम्रतापूर्वक अनुरोध गर्दछु र त्यसपछि अरू तपाईँ हाम्रा बिचमा सहकार्य भइरहेका छन्। तपाईँहरूले अहिले अभिभावकले पनि भन्नुभएको छ, प्राचार्यन्तर प्रेमचारले पनि भन्नुभएको छ, हाम्रा बिचमा क्वालिफिकेसन दिनेर लिने स्वार्थको आधारमा सहकार्य भएको जति बेलासम्म त्यो सहकार्य कायम रहन्छ त्यति बेलासम्म हाम्रो सम्बन्ध पनि कायम रहन्छ। त्यसैले अझ बढी क्वालिफिकेसन प्राप्त गर्ने वातावरण बनाउन विद्यालयहरू अझ बढी संस्थापित गर्न तपाईँहरू हिजो पनि लाग्नु भएको थियो, आज पनि लाग्नुहुन्छ र सँगसँगै सहकार्य गर्नुहुन्छ। हामी सँगसँगै विद्यालयमा चाहिँ काम गर्न सक्छ, समस्या हामीले कोही पनि देखाएको छैनौँ। तर अर्को चिज फेरि पनि हो, नियम कानुनमा कोही पनि के भनिएको छैन भने जिल्लाभरिका सबै विद्यालयहरूको शुल्क निर्धारण एकै ठाउँबाट एउटै तरजबाट एकै फेरि हुनुपर्छ भनेर राज्यको कुनै कानुनले व्यवस्था गरिएको छैन। तर हामी चितवनमा त्यो गलत प्र्याक्टिस गरिरहेको छ, त्यो माल प्र्याक्टिस भन्छु मैले, गलत प्र्याक्टिस गरिरहेको छ। हामी विद्यालयको स्थिति जस्तो सुकै हो, त्यहाँ पनि सुविधाहरू जस्तो सुकै हुन् तर एउटै खालको तराजुमा हाल्ने एउटै खालको मेसिनबाट निकाल्ने गलत प्र्याक्टिसको सुरुवात हिजो हामीले विगतमा गऱ्यौँ। यो गलत प्र्याक्टिसलाई अभिभावकहरूको तर्फबाट, जिल्ला शिक्षा कार्यालयको तर्फबाट र संस्थान सञ्चालकहरूको तर्फबाट तोड्न जरुरी छ। यो गलत प्र्याक्टिस हो, कुनै एउटा विद्यालयले अत्यन्त राम्रो सुविधा दिएर बच्चा बच्चीलाई पढाउन चाह्यो भने त्यहाँको अभिभावकले त्यो सुविधाको आधारमा शुल्क लिने दिने र सेवा लिने दिने व्यवस्था हुन पाउनुपर्छ र त्यसलाई अनुगमन गर्ने जिम्मा जिल्ला शिक्षा कार्यालयको त्यसलाई छुट्टै छुट्टै मापदण्ड हुनुपर्छ। तर हामी कहाँ त्यो छैन, चाहे तपाईँ जेसुकैबाट एउटै मेसिनबाट निकालियो, यो एउटै मेसिनबाट उत्पादन गर्ने विकसित होइन, विद्यार्थीहरू त्यस्ता हुँदैनन्, विद्यालयहरू पनि त्यस्ता हुनै सक्दैनन्। त्यो भएको हुनाले हामीले गलत गरिरहेको छौँ, त्यो गलतलाई सच्याउन जरुरी छ। अहिले पनि सरले भन्नुभयो समस्या कहाँ हुन्छ र समाधान हामी अर्को ठाउँ खोजिरहेका छौँ, त्यसले पनि समस्या भएको छ र प्राक्तन चितवन त्यसको लागि सचेत पनि छ, तपाईँ अभिभावकहरू पनि सचेत बनिनुहोस् र हाम्रो तालुका राखा तपाईँहरू पनि सचेत बन्न जरुरी छ। त्यो सबै गोल मिलाउन एकै ठाउँ समस्या समाधान खोज्दा समस्या पनि भएर गएको छ, त्यसलाई पनि हेरौँ। त्यसैले अब म धेरै कुरा भन्नु छैन, मलाई यिनै दुईवटा कुराहरूलाई फोकस गर्नु थियो। फेरि पनि मैले तपाईँलाई जोड दिएर भने 1% सेवा शुल्क जुन शिक्षा कर छ त्यो करका विरुद्ध र विभेदकारी छात्रवृत्ति नीति जुन राज्यले लाग्न प्रयास गरिरहेछ त्यसका विरुद्ध सर्वोच्च अदालतमा जाने यो अधिवेशनहरूले सङ्कल्प प्रस्ताव पारित गरौँ, तपाईँहरू हिँड्न सुरु गरोस्, हामी साथमा छौँ। कुनै पनि हालतले सरकार विद्यालयमा बच्चा बच्ची पढे बापत पढाए बापत बच्चा बच्चीलाई तपाईँहरूलाई दण्ड दिन पाइँदैन, यो अन्तर्राष्ट्रिय रूपमा मानवाधिकारको उल्लङ्घन हो। यो उल्लङ्घन गर्ने प्रयास राज्यले गरेको छ र त्यो उल्लङ्घन गर्दा हाम्रा सरकारी निकायमा बस्ने मान्छेहरू खुसी भएका छन्, यो खुसी धेरै दिन छ रहन दिनुहुन्न, त्यो आग्रह गर्दै एउटा बिदा हुन्छु। धन्यवाद। धन्यवाद। ठिक छ, अभिगाई सर, यहाँले जुन विभेदकारी नीति र कर शिक्षाका बारेमा अभिभावकहरूलाई सचेत गराएर जानुभयो,

नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका संसदमा रहेको गतिरोध अन्त्य गर्ने विषयमा राजनीतिक परामर्श गर्नुहुने भएको छ। कंग्रेस सभापति समेत रहनुभएका कोइरालाले आज प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गर्नुभएको हो, तर समय भने अझै तय भइसकेको छैन। हिजोबाट सुरु भएको संसद बैठक प्रतिपक्षीले अवरोध गरेपछि भोलिसम्मलाई स्थगित भएको थियो। प्रतिपक्षी दल एकीकृत माओवादीले संविधान सभामा गठन हुँदा भएको चारबुदे सहमति कार्यान्वयन गर्न सरकार उदासीन भएको आरोप लगाउँदै बैठक अवरुद्ध गरेको हो। एकीकृत माओवादी अध्यक्षसँग छलफल गर्नुपूर्व प्रधानमन्त्री कोइरालाले पार्टीका नेताहरूसँग पनि आन्तरिक छलफल गर्ने तयारी गर्नुभएको छ। नेकपा एमालेको असार 19 शुरू हुने नव महाधिवेशनका लागि माधव नेपाल पक्षले आज आफ्नो प्यानलका प्रमुख उम्मेद्वारको नाम घोषणा गर्न लागेको छ। अहिले केही बेरमा प्रज्ञा भवन कमलादीमा आयोजना हुने विशेष कार्यक्रमबाट अध्यक्ष र केही प्रमुख पदमा उम्मेद्वारको घोषणा हुने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो। अध्यक्षमा माधव कुमार नेपालको उम्मेद्वारी औपचारिक रूपमा घोषणा हुने निश्चित भए पनि अन्य पदमा अहिले घोषणा गर्ने कि नगर्ने भने तय भइ नसकेको नेपाल निकट उच्च स्रोतले जनाएको छ। अहिले नै पदाधिकारी सबैमा उम्मेद्वारी घोषणा गर्दा आफ्नै समूहमा पनि कतिपय असन्तुष्टि हुने र अर्को पक्षले खेल्ने मौका पाउने भएकाले सबैको नाम घोषणा नहुने सम्भावना छ। अध्यक्षमा माधव नेपाल र महासचिवमा सुरेन्द्र पाण्डेको नाम घोषणा हुने सम्भावना रहेको छ। ऊर्जा मन्त्री राधा गेवालीले देशको ऊर्जा संकट न्यूनीकरण गर्नका लागि वैकल्पिक ऊर्जाको प्रबन्धन गर्नु आवश्यक भएकाले त्यसका लागि 55 अरब रुपियाँ आवश्यक भएको बताउनु भएको छ। प्रेस चौधरी नेपाल नलप्रासीले दुम्की बासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले लोडसेडिङले न्यूनीकरणका लागि बायोग्याससँग बायोग्यास सौर्य र वायु तथा हाइड्रो पावरको मर्मत र निर्माणका लागि आर्थिक वर्ष 2071-72 लागि 55 अरब रुपियाँ चाहिएको बताउनुभयो। ऊर्जा सङ्कट हल गर्न वैकल्पिक ऊर्जालाई नै प्रबन्धन गर्न आवश्यक छ उहाँले भन्नुभयो। वैकल्पिक ऊर्जाका लागि प्राप्त बजेट भए अबको 3 वर्षमा लोडसेडिङ न्यूनीकरण भएर छान्ने मन्त्री गेवालीले दावी गर्नुभयो। 26 अरब रुपियाँ पाउँदै आएको ऊर्जाले अहिले 30 अरब रुपियाँ पाएको भए पनि त्यो प्राप्त नभएकाले अन्य मन्त्रालयको बजेट कटौती गरेर पनि ऊर्जामा बजेट छुट्याउनका लागि आफूले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो। प्राप्त बजेट भए कर्णाली चिसापानी लगायत ठुला हाइड्रो पावर निर्माण गर्ने पुराना हाइड्रो पावरको मरमत गर्ने र उत्पादन बढाउन लागिपरेको भन्दै मन्त्री गेवालीले भन्नुभयो। संयुक्त रूपमा लगानी गर्न र विद्युतीय किन्न बङ्गलादेश रसिया चीन पाकिस्तान तयार रहेका छन्। त्यस्तो वातावरण हामीले तयार गर्ने हो। आग्रह र पूर्वाग्रहका आधारमा नभई नयाँ परियोजना सुरु गर्ने मर्मत गर्ने काममा मन्त्रालय लागि परेको उहाँले बताउनुभयो। थाइल्याण्डको सैनिक सरकारले 15 महिना अगाडि देशमा चुनाव नहुने बताएको छ। सरकारको नेतृत्व सम्हालेपछि पहिलोपल्ट देशवासीका नाममा सम्बोधन गर्दै सरकार प्रमुख प्रायचुत चान ओचाले राजनैतिक सहमति र सुधारको लागि समय दिन 1 वर्षभन्दा अगाडि चुनाव नहुने बताउनु भएको हो। उहाँले सरकारलाई सहयोग गर्न र प्रदर्शन रोक्न सबै पक्षसँग आग्रह पनि गर्नुभएको छ। सरकारसँग चुनावको दिशामा अघि बढ्नका लागि 1 वर्ष 3 महिनाको समय सीमा रहेको उहाँले बताउनुभयो। उहाँले आपसी द्वन्द्वमा धेरै समय खर्च भएको भन्दै पहिलो चरणमा सुरुका झन्डै 3 महिना मन्त्रीमण्डलसँग मेलमिलाप र संविधानको नयाँ मस्यौदा बनाउन ध्यान केन्द्रित गरिने बताउनुभयो। र इन्डियन प्रिमियर लिगको 7 संस्करणको उपाधिका लागि कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्जाबीच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो क्वालिफायर खेलमा चेन्नई सुपर किङ्सलाई 24 रनले पराजित गर्दै पन्जाबले उपाधिका लागि कोलकातासँगै भिडन्त पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा पन्जाब कोलकत्तासँग हारेको थियो। उपाधिसँगै पन्जाबलाई पहिलो क्वालिफायरमा बेहरूको हारको बदला लिने मौका समेत मिलेको छ। उपाधिका लागि भोलि प्रतिस्पर्धा हुनेछ। यस्तै गई राति भएको दोस्रो क्वालिफायरमा पन्जाबले दिएको 227 रनको लक्ष्य पछ्याएको चेन्नईले 202 रन मात्र बनाउन सक्यो। चेन्नईका लागि सुरेश रैनालले 87 रनको योगदान गरे पनि त्यो जितका लागि प्राप्त भएन। यसअघि टस सारेर पहिले ब्याटिङ गरेको पन्जाबले वीरेन्द्र सेवागको शतकीय पारीको मद्दतले 226 रनको उच्च स्कोर बनाएको थियो। सेवागले 58 बलमा 8 छक्का र 12 चौकाको मद्दतमा 122 रन बनाए। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तरतर्फ कंकाली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556 63290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कम्प्युटर को सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि, मोबाइल 98452 46174। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज साथीहरूलाई मैले अनुरोध के गर्नुपर्ने छ भनेदेखि हामीले अब विद्यालय यो नै हिजो राम्रो थियो आज पनि राम्रो छ भनेर नहेरौँ। साँच्चै विद्यालय राम्रो छ कि छैन, आफैले पैसा तिरेको उपयोग भएको छ कि छैन, अहिलेको अवस्था के छ त्यो हेर्ने गरौँ। यदि अब आज स्काई राइडर हिजो राम्रो थियो आज पनि फलान स्कुलभन्दा राम्रै छ भनेर नलिउँ, यो डिग्री स्ट्रक्चर यहाँको अवस्था कस्तो छ त्यो हेरेर मूल्याङ्कन गरेर मात्र भर्ना गरौँ। अनि त्यसपछि त्यो भर्ना कुराहरू के छन् जानकारी लिने प्रयत्न गरौँ। अभिभावक सङ्घको बैठक पटक पटक बस्ने प्रयास गरौँ र छलफल गरौँ, अन्तर्क्रिया गरौँ, विद्यालयबाट केही सूचना लिउँ, आफ्नो बाबु नानीहरूलाई आफूले के गर्नुपर्छ त्यो दायित्व पनि पुरा गरौँ। अनि त्यसपछि अर्को कुरा, प्रयास सङ्घका साथीहरू पनि आँटिनु भएन, विद्यालय छनौट गर्न पाउने अधिकार अभिभावकको हो। चाहे संस्थागतमा जाओस् चाहे सामुदायिकमा जाओस्, आफ्नो विद्यालयलाई कसरी सधैँ आकर्षणको केन्द्र बनाउने तपाईँहरूको कुरा हो। हामीले अभिभावकहरूले छान्न पाउने आफ्नो अधिकारको कुरा हो। त्यसैले यो फला हिजो के कुरा चल्थ्यो भनेदेखि सामुदायिक विद्यालयका शिक्षकहरूले प्रहरले हाम्रो फर्स्ट सेकेन्ड थर्ड भयो भने म निशुल्क पढाइदिन्छु भन्दै टप्पा टप टिप्दै संस्थागतमा लैदिए, हामीलाई अप्ठ्यारो पारे, हामीले रिजल्ट कहिले पनि देखाउन सकिएन भन्ने खालको कुरो आउँथ्यो। म शिक्षाकर्मी, मैले त्यो बुझ्दै आएको थिएँ। अहिले आएर फेरि अहिले के आएको छ भनेदेखि संस्थागत विद्यालयहरूले हाम्रा बच्चाहरू 9-10 क्लासमा पुऱ्याएर पुऱ्याइसकेपछि तल जग बसाल दिन्छौँ, माथिल्लो क्लासमा पुऱ्याइसकेपछि सामुदायिकमा फटाफट लैदिए, हामीलाई अप्ठ्यारो पारिदिए भन्ने खालको कुरा आएको छ। विद्यालय छान्न पाउने अधिकार हो, चाहे त्यो अब अहिले आएर तपाईँहरूकै भनाइ सुनेर संस्थागत विद्यालयका प्रिन्सिपलको त्यागसँगै भनाइ सुनेर 10 कक्षामा गएर विद्यालय छान्न पाउने अधिकारलाई अहिले हटाइदिएको छ। विद्यालय छान्न पाइँदैन, 9 कक्षामा छान्न पाइन्छ। विगत 1-2 वर्ष पहिला 10 कक्षामा पनि छान्न पाइने व्यवस्था थियो। त्यसैले कुन कक्षामा विद्यमान नीति नियमभित्र रहेर छान्छ भने त्यसलाई छुट दिनुपर्छ, तपाईँहरू ओके नै मान्नुपर्छ। र कसरी होला, एउटा छात्रवृत्तिको कारण पनि होला, नीतिगत कुरा पनि होला, ट्याक्सका कुरा होला, ती कुराहरू म बोल्न चाहिनँ। हामीले नीतिगत कुराहरू केन्द्रमा गएर गर्न नसक्ने कुराहरू, मेरो सीमाभन्दा माथि कुराहरू, ठुला कुराहरू म गर्ने पक्षमा छैन। हामीभित्र रहेर, जिल्लाभित्र रहेर हामीले कसरी सबै विद्यालयको स्तर सुधार्न सक्छौँ, हामी बसेको हामीले पढाउने गरेको बच्चाको स्थिति सुधार्न सक्छौँ, संस्थालाई साथै संस्थागत बनाउन सक्छौँ, त्यतातिर हामीले सोच्नुपर्ने हो। त्यो सोच्न सकियो र इमान्दारीपूर्ण तरिका लागियो भने सफल पनि भइन्छ। त्यस्तै किसिमबाट अर्को कुरा के भनेदेखि, यहाँ धेरै समस्याहरू पनि छन्, संस्थागत विद्यालयका आफ्ना समस्याहरू नभएका होइनन्। अभिभावकहरू तपाईँहरूले एउटा कुरा, यो हामीले एउटा शिक्षा कार्यालयको भूमिका के भनेदेखि, भक्कु विद्यमान ऐन निर्देशन अनि त्यसपछि कानुन, हाम्रो यो अहिले व्यवस्थापन तथा कानुन निर्देशिका छ, त्यो निर्देशिकामा कानुन गराउने हो। त्यो कुरामा हामी दृढ भएर लाग्नुपर्छ। नीतिगत कुरा छ भने अब नीतिगत तहमै छलफल गर्नुपर्छ, नभए शिक्षा कार्यले त्यसलाई कार्यान्वयन गर्नतर्फ लाग्छ। र अनि एउटा देखिएको समस्या, अहिले संस्थागत विद्यालयमा सानो सानो क्लासमा, कतिपय सानो क्लासमा बच्चाहरूलाई साह्रै खुला ठाउँ हुनुपर्ने, खेल्ने ठाउँ हुनुपर्ने, रमाइलो गर्ने खेलौनाहरू सामग्रीहरू पर्याप्त हुनुपर्ने, सानो क्लासमा बन्धन जस्तै सानो कन्जेस्टेड विद्यालयमा राखिएको छ, त्यो सबैमा होइन, केही विद्यालयमा, त्यस्ता विद्यालयमा साह्रै सानो क्लासमा नर्सरी एलकेजी युकेजीमा धेरै विद्यार्थीहरू एउटै क्लासमा राखिएका छन् भने तपाईँले निकाले हुन्छ। एउटै एकदम खाँदेर राखेका छन् भने त्यसले त्यो बच्चाको पोटेन्सियलिटी बढाउँदैन, त्यसले घटाउँछ। अहिले इङ्ग्लिस केही कन्ट गर्ला, केही शब्दहरू तपाईँलाई सुनाउला, केही कुराहरू सिके जस्तो गर्ला, तर बच्चाको भोलिको भविष्य सुन्दर छैन। मैले भन्ने गरेको छु, अहिले हाम्रो कतिपय विद्यालयमा त्यो साह्रै खतम अवस्था छ। यो कुरा यहाँले उठाइदिनुहोस्। अभिभावक सङ्घ भनेको आधिकारिक संस्था हो, ऐनमा भएको संस्था हो, व्यवस्थापन समिति छ, तपाईँले त्यहाँ छलफल गर्नुहोस्, अनि अभिभावक सङ्घले छलफल गर्नुहोस्, विद्यालयसँग कुरा गर्नुहोस्। यदि त्यस्तो हुँदैन भने तपाईँहरूको बच्चाहरू त्यस्तो अवस्थामा बन्धनमा नराख्नुहोस्, मेरो अनुरोध हो। यो मापदण्डलाई हामीले कार्यान्वयन गराउनुपर्छ, विद्यालय छान्न पाउने तपाईँहरूको अधिकार छ। अर्कोतर्फ के अरे, प्यासनले पनि कहिलेकाहीँ आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गर्ने गरेको छ। मैले अभिभावकसँग भन्नै पर्छ, इमान्दारीपूर्ण तरिकाले भन्नुपर्छ, प्यासन भनेको त्यस्तो निर्णय कार्यान्वयन गराउने, नीतिगत कुराहरू के अरे तपाईँको गर्ने, अनि त्यसपछि विदा गर्न पाउने अधिकार, यस्ता यस्ता धेरै अधिकार भएको संस्था होइन। एउटा कोर्डिनेसन गर्ने, अनि त्यसपछि अनुभव पार्ने, अन्त अब राम्रो पार्नलाई सहयोग गर्ने, त्यस्तो मात्र संस्था हो। एकचोटि प्यासनले 4 दिन पिरा गर्ने भनेर पत्र काटिदियो, त्यो पत्र मसँग अझै सुरक्षित छ। कहाँबाट अधिकार पायो प्यासनले विदा गर्ने भनेर निर्णय गरिदियो। हामीमा कहिलेकाहीँ के रहेछ भने, अधिकारभन्दा बाहिर गएर बोल्ने, गर्ने, आफूलाई ठुलो ठान्ने प्रवृत्ति छ। म पनि हुनसक्छ त्यो हाम्रो समाजमा भएको विद्यमान कल्चर, त्यो कल्चर मलाई नै के अरे गाँजेको हुनसक्छ, हामीभित्र धेरैमा छ। त्यही कल्चर प्यासनले देखायो, त्यो प्यासनलाई अधिकार छैन। प्यासनले के गर्न पाउँछ भन्दा, शैक्षिक सुधारको लागि प्रयत्न गर्नुपर्छ, सक्छ, नीतिगत रूपमा दबाब दिएर माथि केन्द्रमा नीति फेराउन सक्छ, तर त्यस्ता कुराहरू गर्न पाउँदैन। हामी प्यासनले नभनेसँग तलब दिन पाउँदैन, फलानु गर्न पाउँदैन, नबढाऊ तलब नपढाऊ, फलानु नगर, यस्ता यस्ता कुराहरू प्यासनले भन्न पाउँदैन। व्यवस्थापन समितिले भन्न पाउँछ, छलफल गर्न पाउँछ, निर्णय गर्न पाउँछ, विदा गर्न पाउँछ, व्यवस्थापन समिति सक्रिय हुनुपर्छ, शिक्षक अभिभावक सङ्घ त्यहाँको सक्रिय हुनुपर्छ, त्यो के अरे एउटा कानुनी बडी हो, त्यहाँ त्यो होइन। त्यसैले आफ्नो आफ्नो अधिकार क्षेत्र भएभित्र रहेर, आफ्नो आफ्नो सीमाभित्र भएर काम गर्ने हो। मैले नीतिगत कुरा म फेर्छु, म ठुलो मान्छे भन्न थालेँ भने म गलत हो, यो हुट यो रमाइलोले फेरि गफ गऱ्यो भन्दैन होला, तर म त एउटा कार्यान्वयन गर्ने तहको शिक्षा कार्यले सदैव संस्थागत विद्यालयलाई पनि राम्रो पार्नको लागि, सामुदायिक विद्यालयलाई पनि शैक्षिक सुधार गर्नको लागि प्रयत्न गर्नेछ, निरन्तर लाग्नेछ, अभिभावकका कुराहरू सुन्नेछ, सहकार्य गर्नलाई प्रयत्नशील छ। र आजको यो पहिलोको भनौँ न, योभन्दा पहिलोको कार्य समितिले धेरै हामीलाई सहयोग पनि गरेको छ, शैक्षिक विषयमा छलफल चलाएको छ, अनि त्यसपछि अप्ठ्यारो साह्रो गाह्रो पर्दाखेरि गाथाहरू पुकाउने काम गरेको छ। त्यसैले यो गएको कार्य भन्नाले अब यही पनि आउन सक्छ अथवा अर्को पनि हुनसक्छ। यो कार्य समितिलाई धेरै धेरै म शिक्षा कार्यको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि त्यसपछि त्यसको अध्यक्ष राजेन्द्र निर्वाणजीलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु र आगामी नेतृत्व सक्रिय खालको संस्थागत विद्यालयलाई सुधार गर्न सक्ने खालको मापदण्ड कार्यान्वयन गराउन सक्ने खालको शैक्षिक सुधारमा योगदान पुर्याउन सक्ने खालको साह्रो गाह्रो पर्दा गाथाहरू पुकाउन खालको अप्ठ्यारो पर्दा अप्ठ्याराहरू पुकाउन सक्ने खालको नेतृत्व सक्रिय नेतृत्व होस् भन्ने शुभकामना पनि छान्नुहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु शिक्षा कार्यकर्ताबाट। अब मैले बोल्नुपर्ने कुराहरू धेरै सकिए जस्तो लागेको छ। मभन्दा मैले छुटेका कुराहरू हाम्रो सहायक जिल्ला शिक्षा अधिकारीज्यूले बोल्नु नै छ भन्नु नै छ र मैले यहाँहरूको धेरै कुराहरू सुन्नुपर्ने छु। मैले फेरि क्षमायाचना गर्दै शिक्षा कार्यालय अभिभावक सङ्घको कुराहरू सुन्न यहाँहरूका बच्चाहरूलाई राम्रो शिक्षा दिनको लागि आफ्नो सीमाभित्र रहेर हर तरहले प्रयत्न गर्नेछ। अनि कप्तानले पनि अब हामी इङ्ग्लिस मिडियम सामुदायिक विद्यालयले राखिदिए लो बर्बाद पारे होइन, अब सामुदायिक विद्यालयले यसो गर्छ भने हामीले अति राम्रो किन नपार्ने, अब हामीले स्मार्ट बोर्ड किन नराख्ने, हामीले मल्टिमिडिया प्रोजेक्टर मार्फत हामीले डाउनलोड गरेर किन नसिकाउने, त्योभन्दा सामुदायिकभन्दा सामुदायिकले दिन नसक्ने कुरा हामीले किन नदिने भनेर त्यसरी लागौँ, पक्कै पनि तपाईँहरूको आकर्षण बढी नै रहनेछ। अर्काले यसो गरिदियो हाम्रा बच्चाहरू चाहने होइन, तपाईँहरू लाग्नुहोस् अभिभावकले तपाईँहरूको मेहनत गर्नुहोस् प्रयास गर्नुहोस् इमान्दारपूर्ण लाग्नुहोस्, तपाईँहरूको अभिभावकले बुझ्नु नै छ तपाईँहरूकै विद्यालयमा पढाउनु नै छ, हामी सबै मिलेर लागौँ पक्कै पनि शैक्षिक सुधार गर्न सकिन्छ, हाम्रा बाबु नानीहरूलाई सही बाटो देखाउन सकिन्छ, गरिब खाने शिक्षा दिन सकिन्छ, यसमा हामी सब दुःख भए हुन्छ र तपाईँहरूका बच्चाले राम्रो पनि गर्न सक्छन्, सबै बच्चाले राम्रो गर्न सक्छन्, कसैको ढिलो भयो भन्दैमा नातिनुहोला। अभिभावकहरू म एउटा शिक्षाकर्मीको नाताले कसैको बच्चाको सिकाइ ढिलो हुनसक्छ, कसैको छिटो हुनसक्छ, कसैको ढिलो भयो भन्दैमा बर्बाद भयो मेरो बच्चा कमजोर हुने भयो भनेर भन्नुहोला। पहिला कमजोर देखिएका बच्चाहरू पनि धेरै राम्रो गरेका छन्, पहिला धेरै राम्रो गरेका बच्चाहरू पनि पछि गएर साह्रै बर्बाद भएका छन्। त्यसैले यो कुरामा तपाईँहरू नातिनुहोला, आफ्नो बच्चाहरूलाई बाबु नानीहरूलाई घरमा पनि सहयोग पुऱ्याइदिनु होला। यो कार्य समितिले अब तपाईँहरूले योजना बनाउँदा अब यो अभिभावक प्रेरणी भेट हुने छलफल गर्ने अन्तर्क्रिया गर्ने शैक्षिक सुधारको लागि योजना बनाउने हामीलाई सल्लाह दिने खालको नीति पनि अथवा कार्ययोजना पनि बनाउनु होला भन्ने शुभकामना दिँदै पुनः मलाई पुग्न दिएकोमा धेरै धेरै धन्यवाद दिँदै र अनि सम्मानित गर्ने मौका दिएकोमा पनि धन्यवाद दिँदै र त्यसपछि अब फेरि धेरै कुराहरू के अरे धेरै समय बस्न पाएकोमा क्षमा याचना गर्दै मेरो भनाइ यहीँ अन्त गर्छु र यो अधिवेशन सफलताको शुभकामना दिन चाहन्छु। हस् धन्यवाद। धन्यवाद सम्बोधितज्यू यहाँका साथहरू मन्तव्यका लागि। अब हामीले योभन्दा अगाडि सम्मानित गर्नुभएका व्यक्तित्वहरू मध्येबाट सम्मानित व्यक्तिहरूको मन्तव्य राखिएका छौँ र सम्मानित हुने व्यक्तित्व मध्येबाट आफ्नो मन्तव्य राखिदिनु हुन भेला संस्थागत विद्यालय अभिभावक सङ्घ भेला सहायक समितिका संयोजक भक्ति गौतमज्यूलाई छोटकरीमा आफ्नो मन्तव्य राखिदिनु अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, संस्थागत विद्यालय अभिभावक सङ्घ चितवनको दोस्रो साधारण सभा हुनुपर्ने थियो, दोस्रो अधिवेशन भएछ, दोस्रो साधारण तथा अधिवेशन समारोहका आदरणीय अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि गइसक्नु भएको छ, मञ्चमा आस्थिन विभिन्न तर तबकामा रहनुभएका आदरणीय अतिथिगणहरू र उपस्थित सम्पूर्ण अभिभावकहरू, पत्रकार बन्धुहरू, सबै सबैमा म आफ्नो व्यक्तिगत तर्फबाट संस्थागत विद्यालय अभिभावक सङ्घको एउटा संयोजकको हैसियतले तपाईँहरू सबैलाई हार्दिक न्यानो अभिभावकसहित नमस्कार गर्न चाहन्छु। धेरै कुराहरू मभन्दा पहिला बोल्ने गर्छ साथीहरूले राखिसक्नु भएको छ। म तपाईँहरूको बिचमा धेरै कुरा नराखिकन केही कुरा अघि प्रेम सरले भने जस्तै राख्ने मन नहुँदा नहुँदै पनि अब यो मञ्चमा उभिसकेपछि दुई चार मिनट तपाईँहरूको बिचमा समय लिने अनुमति चाहन्छु। सर्वप्रथम यो दोस्रो साधारण सभा तथा अधिवेशन सभ्य र भव्य रूपमा सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु र पुनः यो दोस्रो अधिवेशनबाट निर्वाचित हुने सम्पूर्ण पदाधिकारी लगायत सदस्यज्यूहरूलाई अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यो सब अधिवेशनमा मलाई लाग्छ कुनै पनि हामी निर्वाचनबाट होइन कि सहमति सहकार्यबाट यो अधिवेशन सम्पन्न होस् भन्ने पनि शुभकामना दिन चाहन्छु। सर्वप्रथम अभिभावक, शिक्षक, विद्यार्थी, सञ्चालक अब के भन्नुपर्ने हो, हामी सबै एक ठाउँमा नउकेसम्म संस्थागत विद्यालयको विकास हुन सक्दैन। त्यसैले म सम्पूर्ण अभिभावकजीहरूलाई विशेषतः के अनुरोध गर्न चाहन्छु भने हाम्रा नानी बाबुहरूको भविष्यको निम्ति हामीले संस्थागत विद्यालयमा जुन किसिमले अध्ययनरत गराइरहेका छौँ त्योबाट लिएको शिक्षाले सबै क्षेत्रमा लागू हुने गरी जुन संस्थागत विद्यालय सञ्चालकहरूले शिक्षा दिइरहनु भएको छ उहाँहरू हाम्रो धन्यवादको पात्र पनि हुनुहुन्छ। यद्यपि धन्यवादको पात्र भइरहँदा केही भनाइहरू नै आउन सक्छ, केही कुराहरू आउन सक्छ, हिँड्दा ठेस लाग्छ। अघि प्रेम सरले धेरै कुराहरू राख्नुभयो, खालि असहमतिका कुरा मात्रै हामीबाट सोध्ने के रहन्छ किन नेपालमा जहिले पनि समस्या मात्रै थोपर्ने समस्याको समाधानको बाटो नखोज्ने हामी नेपालीहरूको एउटा चिन्तन यो दिमाग के भरिएको छ हामीलाई थाहा छैन। समस्याको चाहिँ हिजो एउटा साधारण सभामा मलाई यसै गरी सम्मान गरिएको थियो, त्यहाँ पनि त्यस्तै तपाईँको खालि समस्या नेगेटिभ चिन्तन मात्रै पोजिटिभ थिङ्किङ कहीँबाट आएन। मलाई लाग्छ यो आजको यो साधारण सभामा यो एजुकेटेड पर्सन जहाँ संस्थागत विद्यालय सञ्चालकज्यूहरू अभिभावकज्यूहरूको बिचमा छलफल हुँदा राम्रा कुराहरूको सुरुवात हुनुपर्नेमा सुरुदेखि नै नेगेटिभ यो त भएन। अभिभावकलाई गाली गर्ने, शिक्षकलाई गाली गर्ने अनि सञ्चालकलाई गाली गर्नेदेखि अर्को कुरा आएन। म तपाईँहरूलाई गाली गर्ने मनस्थितिमा छैन, मैले यस्तै कुरा राख्न चाहन्छु। सबैका समस्या छन्, अभिभावकका पनि समस्या छन्, सञ्चालकका पनि समस्या छन्, समस्याका बिचमा हामी सहमतिका साथ अगाडि बढ्नुपर्छ। यो हाम्रो बाटो, समस्या धेरै देखाइदिने अनि त्यसको समस्याको बाटो चाहिँ केही पनि छैन। मैले मेरै पालामा म संस्थागत विद्यालयको संयोजकको रूपमा रहँदाखेरि मेरै पालामा तपाईँहरू सबैलाई थाहा छ मेरो कार्य सञ्चार रहनुभएका आदरणीय साथीहरू लगायत अभिभावकजीहरूलाई हामीले विद्यालयको परीक्षण गरे र त्यही परीक्षण अनुसार विद्यालयले लिने शुल्क यति भनेर किताब गरिएको थियो। त्यो त अहिले बढेर कहाँ पुगिसक्यो, अब शिक्षा कार्यालयले लिएको नीति, नेपाल सरकारले लिएको नीति अनुसार संस्थागत विद्यालय चल्ने कि नचल्ने समस्या छ। अहिले प्रेम सरले भनेको कुरा एकदम चितो सत्य, तर हामीले त्यही चितो सत्यलाई मात्रै अँगाल्ने होइन कि त्यसका समस्याका समाधान गर्ने बाटाहरू हामीभित्र छन् भन्ने कुरा हामीले राख्नुपर्छ भन्ने तपाईँहरूको विचार राख्न चाहन्छु। हामीले यसो भनिरहँदा, मैले यसो भनिरहँदा तपाईँहरू लाग्न सक्छ भक्ति गौतमले यस्तो कुरा गर्यो भन्ने पनि लाग्न सक्छ। मैले सञ्चालकको बिचमा एउटा अनुरोध गर्न चाहन्छु, विशेष हामीले एउटा मैले एउटा विद्यालयको म नाम भन्दिनँ, तपाईँहरूले अध्ययन गर्दाखेरि खोज्दाखेरि पाउनुहुन्छ, माध्यमिक तहसम्म तपाईँहरू सञ्चालक बोर्डिङ अथवा संस्थागत विद्यालय चलाउनु भएको छ, माविकमा 70 विद्यार्थी छ, मैले एउटा डाटा पनि निकालेको छु, माविकमा जम्मा 70 विद्यार्थी, 10 क्लासमा 14, 9 क्लासमा 29, 8 क्लासमा 27। सत्ताइस अब अघि प्रेम चोरको डाटा अनुसार 1600 भन्दा 1700 भन्दा बढी फिर्न नपाउने त्यो विद्यालयले कति फिरिएको रहेछ भन्दाखेरि 10 क्लासमा 1600, 9मा 1500, 8मा 1450। टोटल गर्नुहोस्, टोटल पैसा आउँदो रहेछ त्यसको 1,05,050 टोटल विद्यार्थीबाट उठ्ने फिस। अब हामी क्यालकुलेसन गरौँ, एउटा विद्यालयमा माभि तहमा शिक्षक त विषयका शिक्षक राख्नु पऱ्यो नि प्रेम सर, होइन है? कति छ? 8जना छ। अब यो 1,00,000 रुपियाँले तपाईँ माभि चलाउन सक्नुहुन्छ हेर्नु न, विद्यार्थीको सङ्ख्या कम, तपाईँहरूलाई रुचि त माभि चलाइरहनु। अब 350 जना विद्यार्थी भएको पनि संस्थागत विद्यालय मैले सुने 1900 भन्दा बढी विद्यालय भएको यही स्काइराइडर आवासीय माभि पनि संस्थागत विद्यालय। अब सञ्चालकजीहरूलाई मेरो अनुरोध छ, कमसे कम एउटा विद्यालयबाट अर्को विद्यालय मर्ज गरेर नगरेसम्म तपाईँहरूले शिक्षकलाई तल पनि खुवाउन सक्नुहुन्न, आफू पनि खान सक्नुहुन्न। यो तितो सत्य, तितो विद्यार्थी पढाउन सक्ने क्षमता हुनु पर्यो। होइन भने अब तपाईँको बोर्डिङ सञ्चालन गर्न मन लागिरहने, अनि हामी त्यसको समाधानको बाटो किन खोजिरहेका छैनौँ? त्यो समाधानको बाटो खोज्नतिर हामीले आएन कि नलाग्छ? अनि अभिभावकलाई मात्रै यस्तो चिनी अथवा अभिभावकदेखि यता सञ्चालकलाई मात्रै यस्तो चिनी बाटो होइन। अब यो विषयमा हामी गम्भीरतापूर्वक लाग्नुपर्छ। म यहाँ जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारीजी हुनुहुन्छ, यो विषयमा जिल्लाभरिका विद्यालयमा खोजी गर्न म अनुरोध गर्न चाहन्छु। ब्याङ्कहरू नचल्दाखेरि एउटा ब्याङ्क अर्को मर्ज भएको अवस्था, त्यस्तै सामुदायिक विद्यालयहरू नचल्दाखेरि मर्ज हुने अवस्थामा चाहिँ हामी नीतिगत सरकारले एउटा नीति बनाएको, यो संस्थागत विद्यालयलाई त्यो किसिमको लानको निम्ति एउटा नीति बनाउने कि नबनाउने, यो विशेष गरेर जिल्ला शिक्षा कार्यालयले एउटा नीति बनाउनु पर्छ भन्ने मेरो अनुरोध छ। र अब हामी यसैसँग सम्बन्धित विभिन्न अब यहाँ विभिन्न सङ्गठनहरू इस्टुहरू के को गरेर तपाईँको चाहिँ हामी आन्दोलन गर्ने, हाम्रै पालामा कति चाहिँ आन्दोलन भयो, अहिले हाम्रो राजेन्द्र भाइको पालामा कति आन्दोलनहरू ठेगिरहनु भएको छ, सारा कुराहरू छ। अभिभावक र सञ्चालक बिचको सम्बन्ध सुमधुर नभएसम्म संस्थागत विद्यालयहरू राम्रोसँग अगाडि बढ्न सक्ने अवस्था छैन। त्यसैले म तपाईँहरूको बिचमा विनम्रता पूर्वक अनुरोध गर्न चाहन्छु, कमसे कम अभिभावक सञ्चालक र विद्यार्थीहरूको बिचको यो 3 खम्बे नीति अवलम्बन गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा। अर्को कुरा, हामीले शिक्षा नीति यो भएन ऊ भएन हामीले केही पहिलाभन्दा त परिमार्जित छ नि त, राम्रो हुँदै गइरहेको छ नि, खालि हामी विरोधै मात्रै यो गरेन ऊ गरेन। मेरै पालामा विद्यालय संस्थागत विद्यालयलाई यो कम्पनी ऐन अन्तर्गत खारिज गर्नुपर्छ भनेर हामीले ज्ञापन पत्र जिल्ला शिक्षा कार्यालयमा बुझाइसकेका थियौँ, त्यो राजेन्द्र भाइको पालामा पनि फलो भइरहेको होला। राज्यले यसको विरुद्धमा लड्न सक्ने क्षमता अब हामी दिलाउन सक्ने कि नसक्ने, आउन सक्ने नसक्ने, आन्दोलनबाट त्यसलाई किन्न सक्ने नसक्ने। अहिले सुनिरहेको छु मैले यो विभिन्न विद्यालयहरूमा सङ्गठनको खोल स्कुलहरू लगायतको फेरि सर्वोच्च अदालतले खारिज गर्यो भन्ने कुरा चाहिँ मैले कता कता पत्रिकामा सुनेको थिएँ, यसको कति सत्य हो असत्य हो। तर शिक्षक साथीहरूलाई पनि कमसे कम मर्यादित किसिमको तलब दिएर सञ्चालकजीहरूले पनि राख्नु पऱ्यो, विद्यार्थीलाई पनि त्यही अनुसार पढाउनु पऱ्यो, अभिभावकलाई त्यो खालको सन्तुष्टि दिलाउनु पऱ्यो। त्यसैले मैले अघि भने 3 खम्बे नीति अवलम्बन गर्नुपर्छ, यो अब भोको पेटले विद्यार्थी पढाउनु पनि सक्दैन, त्यो कुरा धुरो सत्य। त्यसो हुँदा हामीले यसो भनिरहँदा अभिभावकको पनि धारसेक नै गरी साह्रै यसलाई फी वृद्धि गरेर पनि जान सक्ने अवस्थामा पनि हामी छैनौँ। त्यसो हुँदा अब हामीले यो विषयमा विशेष त जिल्ला शिक्षा कार्यालयले मैले अघि भने नि यो मर्जको स्थिति नआएसम्म अलिक जटिल छ है, अवस्था एकदम जटिल छ। यो मैले यसो भनेर तपाईँहरूलाई चाहिँ लाग्ला ए यसो भन्यो भक्ति गौतमले भन्ने लाग्ला, तपाईँहरू अध्ययन गर्नुहोस्, मैले अध्ययन गरेर भनेको यो 3 खम्बे नीतिको साथमा यो मर्ज गरेर अगाडि बढियो भने केही समस्याको समाधान हुन्छ। अब अर्को अन्त्यमा गुणस्तरीय शिक्षाको निम्ति उही योग्यता भएको टिचर टियुमा पढेको बिकम पढेको अथवा डिग्री गरे अथवा आइए पढेको एसएलसी पास गरेको केही टिचरले पढाउँदा संस्थागत विद्यालयमा राम्रो चाहिने नतिजा आउने, यहाँ शिक्षक युनियनका संगठनका साथीहरू पनि हुनुहुन्छ, ती विद्यालयहरूको नतिजा चाहिँ सरकारी विद्यालय भनेर हामी भन्छौँ, त्यहाँ चाहिँ नतिजा कम आउने, यो कारण के हो? तर पनि उहाँहरूलाई राज्यले दिएको सबै सुविधाहरू पनि खाइरहने, सबै कुरा भइरहने, अनि हामीले संस्थागत विद्यालयले लिनुपर्ने जुन सेवा सुविधा त्यो कम हुँदा हुँदै पनि जुन संस्थागत विद्यालय सञ्चालकहरूले जुन किसिमको विद्यार्थी भाइ बहिनीहरूलाई जुन किसिमको शिक्षा दिएर अहिले यस विशेष विदेशमा जुन लगानी गर्न अभिभावकहरू पनि इच्छुक रूपमा चाहिँ तपाईँको हुनुहुन्छ, यो सराहनीय काम छ, यसलाई अझ प्रोत्साहित गरेर अगाडि बढ्नको निम्ति यो अधिवेशनले अगाडि बढ्न प्रोत्साहित गर्नेछ भन्ने कुरा तपाईँहरूको विचार राख्न चाहन्छु। र अन्त्यमा हामी जब समस्या आयो अनि मात्रै त्यसको समाधान गर्न खोज्छौँ, त्योभन्दा अगाडि नै कमसेकम समस्याको समाधानको निम्ति यहाँहरू लाग्नको निम्ति अनुरोध चाहन्छु। र मलाई र मेरो टिममा रहनुभएका साथीहरूलाई यो संस्थागत विद्यालय सङ्घले हामी सहयोगको रूपमा काम गरेर र उपाध्यक्ष लगायत अन्य साथीहरूलाई जुन आज सम्मान गर्ने तपाईँहरूले जमाउनु गर्नुभयो, मलाई सम्मान गर्नुभयो, यो सम्मानले मलाई लाग्छ हाम्रो टिमलाई त्यो बेलाको टिमलाई एउटा अर्को भागी बोकाएको, तर यो शिक्षा क्षेत्रमा हामीले गर्नुपर्ने योगदानको हामी सदैव तपाईँहरूको साथमा रहने पहन गर्दै यो दोस्रो साधन तथा अधिवेशनको पूर्ण सफलताको कामना गर्दै तपाईँहरू बिचबाट बिदा चाहन्छु। धन्यवाद धन्यवाद सम्मानित व्यक्तित्व भक्ति गौतमज्यू। यस्तै हामीले चारजना सम्मानित गरेका व्यक्तित्वहरूमा तिनजना पुरुष व्यक्तित्व एकजना महिला व्यक्तित्वलाई सम्मान गरेका थियौँ र पुरुष व्यक्तित्वको तर्फबाट भक्ति गौतमज्यूले आफ्ना मन्तव्य राखेर जानुभयो र महिला व्यक्तित्व पूर्व संस्थागत विद्यालय अभिभाषणका चितवनका पूर्व उपाध्यक्ष विजय लम्काज्यूलाई छोट गरेर आफ्नो शुभकामना मन्तव्य राखिदिनु अनुरोध गर्छु। संस्थागत विद्यालय अभिभावक सङ्घको तेस्रो जिल्ला भेला तथा दोस्रो जिल्ला अधिवेशनमा उपस्थित यस सभाका सभापति महोदय साथै यस कार्यक्रमका संयोजक प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू र मञ्चमा आसीन सम्पूर्ण व्यक्तित्वहरू र सम्मानित व्यक्तित्व र उपस्थित सम्पूर्ण विद्यालयबाट प्रतिनिधित्व गरेर पाल्नुभएका अभिभावक सङ्घका साथीहरू र पत्रकार बन्धुहरू, आजको यस भेलामा हामीलाई पनि हाम्रो कार्य कालमा गरेको कामको उच्च मूल्याङ्कन गरेर हामीलाई यस कार्यक्रममा सम्मान गर्नुभएकोमा आयोजक कमिटीलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। हामीले सुरुमा अभिभावक सङ्घ गठन गर्नको लागि पूर्व चितवनबाट एउटा साथीहरूको टिम गएर हामीलाई पनि घटघट्याउनु भयो। यस क्रममा हामी सनराइज इङ्ग्लिस स्कुलमा एउटा भेला आयोजना गरेका थियौँ, त्यस भेलाको संयोजक भक्ति गौतमजी हुनुहुन्थ्यो र त्यस समितिमा चाहिँ म सदस्य भएर काम गरेँ। त्यसपछि दोस्रो कार्यकालमा म उपाध्यक्ष भएर काम गर्दाखेरि हामीलाई चाहिँ चितवनको मध्य चितवनको विद्यालयहरूको निरीक्षण र सम्पूर्ण स्कुलमा पुग्ने त्यहाँ लेमी उठाउनेदेखि लिएर सम्पूर्ण कामहरू जिम्मा लगाइएको थियो। यस क्रममा मध्य चितवनमा पर्ने सम्पूर्ण विद्यालयहरूमा जाने क्रममा सरहरूसँग हामीले कतिपय हामीले विवादहरू गर्नपर्ने परिस्थिति पनि रह्यो। त्यो बेलामा हामी सरहरूको अगाडि नराम्रो पनि बन्न पर्ने दिन आयो, किनकि हामीले माग गरेका कुराहरू कहिले पुरा नहुन थिए, कहिले सरहरूले भनेको कुरा हामीले पुरा गर्न नसक्ने परिस्थिति थियो। त्यसको बावजुद पनि हामीले धेरै सङ्घर्ष गरेर यो अभिभावक सङ्घलाई हामीले लाग्छ त्यो समितिले निकै ठुलो चुनौतीको साथमा अगाडि बढेको थियो र त्यसको मूल्याङ्कन गरेर आज हामीलाई यस मञ्चमा एउटा दुई शब्द राख्ने र सम्मान गर्ने अवसर दिनुभयो। यसको लागि हार्दिक धन्यवाद दिन चाहन्छु र पूर्वस्थ साथीहरूले सम्पूर्ण कुरा भनिसक्नु भएको छ। अब मैले भनिरहनु पर्ने खासै त्यस्तो कुरा केही पनि देख्दिनँ र यो समितिको लागि चाहिँ कार्य समितिको पूर्ण सफलताको कामना गर्दै अब बन्ने नयाँ समितिले यो समितिको भन्दा पनि राम्रो काम गरेर देखाओस् भन्ने कामना गर्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। चौबन्दीमा पटुकी बाँध्या छैन भन्दै हिमा पखेरीमा घाँस काट्न जान्या छैन भन्दै हिमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै